पल में देखनी मन भेटनी मन ये तारा कति छन् मेरो आधा जिंदगी यसरी गयो पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्केर देख्नी मन भेट्नी मन यस्ता रहर कति छन् मेरो आधा जिन्दगी यसरी नै गयो पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो खाना पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो सबले नाङ्गो र भोको कसैले नि देखेनन् मन रोको मेरो आधा जिन्दगी यसरी नै गयो खाना पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो भोको कसैले नि देखेनन् मन रोको मेरो आधा जिन्दगी यसरी नै गयो खाना पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो पाछु लाउन पाछु दुख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो

सुख त्यस्तै हो तर तिम्रो अभावमा सधैँ खड्केर चाहेको होइन चाहेको त तिमी हो पाइँदैन मेरो आधा जिन्दगी यसरी नै गयो खान पाउँछु लाउन पाउँछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो खान पाउँछु लाउन पाउँछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो कसैले नजितोस् मेरो आधा जिन्दगी यसरी नै गयो खान पाउँछु लाउन पाउँछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्केर यसरी बितोस् तिम्रो यादलाई कसैले नजितोस् मेरो आधा जिन्दगी यसरी नै गयो खान पाउँछु लाउन पाउँछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो खान पाउँछु लाउन पाउँछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो